जिन्दगी फुट्यो जिन्दगी छल्केर आँखामा बग्यो जिन्दगी छर्यो जिन्दगी फुट्यो जिन्दगी छल्केर आँखामा बग्यो जिन्दगी उठ्यो जिन्दगी डुब्यो जिन्दगी छर्यो जिन्दगी फुट्यो जिन्दगी भरेको खाली जिन्दगी किरतीले रुवाएको प्यारो जिन्दगी किरले भरेको खाली जिन्दगी किरतीले रुवाएको प्यारो आज आफ्नै छातीमा दुख्यो जिन्दगी हर्यो जिन्दगी फुट्यो जिन्दगी छल्केर आँखामा बग्यो जिन्दगी हर्यो जिन्दगी फुट्यो जिन्दगी।